मायाको बिरनालाई दुनियाले सकेन हेर्नलाई नभन है घाती मायाले समयले अर्कैको बनायो अब हामी नभेटेकै जाति मायाले मायाको बिरनालाई तिम्रो माया त मलाई छ तर पनि बिर्सनु भलाइ छ नभन है घाटी मायालु समायले अर्कैको बनायो अब हामी नभेटेकै जाति मायालु भेटेकै जाति माया